أولم يروا؟ کیا انہوں نے دیکھا نہیں؟ انا خلقنا لهم، کہ ہم نے ان کے لیے پیدا کیے، کیا پیدا کیے؟ مما عملت ایدینا، اس میں سے جو ہمارے ہاتھوں نے بنایا. کیا یہ لوگ دیکھتے نہیں ہیں کہ ہم نے اپنے ہاتھوں کی بنائی ہوئی چیزوں میں سے ان کے لیے پیدا کیے کیا؟ انعامن مویشی، نعم کی جمع. فہم لہا مالکون، تو وہ ان کے مالک بنے ہوئے ہیں. ہاتھوں کا لفظ یہاں استعارے کے طور پر استعمال ہوا ہے. اس کا یہ مطلب نہیں کہ معاذ اللہ اللہ تعالیٰ انسانوں جیسا جسم رکھتا ہے یا ہاتھ رکھتا ہے، بلکہ یہ احساس دلانا مقصود ہے کہ انہیں اللہ تعالیٰ نے خود بنایا ہے، کسی اور کا ان کی تخلیق میں کوئی حصہ نہیں. یہ لوگ غور و فکر نہیں کرتے، اپنے مویشیوں کی طرف نہیں دیکھتے، جس طرح چاہتے ہیں ان میں تصرف کرتے ہیں، جس طرح چاہتے ہیں انہیں استعمال کرتے ہیں. اگر یہ وحشی جانوروں کی طرح بھاگ رہے ہوتے، ان کے قبضے میں نہ آتے تو یہ کیا کرتے؟ اب انہوں نے ان کو سدھا لیا، اپنے قبضے میں کر لیا اور ان کے مالک بن بیٹھے. اب بے شمار لوگ بھینسوں گایوں کے مالک ہوتے ہیں، شیروں کا مالک تو عموماً نہیں ہوتا کوئی. لوگوں کو عام طور پر نظر آنے والی چیزوں کی طرف متوجہ کیا گیا کہ ایک گاؤں میں جو رہتا ہو شخص، کسی ایک گاؤں میں، کسی بستی میں، گوالوں کی بستی میں بھی کوئی اگر رہتا ہے تو وہ بھی اس قرآن سے فائدہ اٹھائے. دیکھو تو اپنے جانوروں کو جن کے تم مالک بنے ہوئے، کس نے بنایا ان کو؟ اسی لیے کہتے ہیں نا کہ قرآن ایک ایسی کتاب ہے جس سے بڑی سمجھ رکھنے والا شخص بھی اور معمولی سمجھ رکھنے والا انسان بھی برابر کا فائدہ اٹھا سکتا ہے. وَذَلَّلْنَاهَا لَهُمْ، اور ہم نے مسخر کر دیا ان جانوروں کو ان کے لیے. فَمِنْهَا رَكُوبُهُمْ، ان میں سے بعض ان کی سواری کے کام آتے ہیں. وَمِنْهَا يَأْكُلُونَ، اور ان میں سے وہ کھاتے بھی ہیں. یعنی جانوروں سے وہ جس طرح کا فائدہ اٹھانا چاہیں وہ اٹھانے دیتے ہیں، وہ ان کے آگے سر جھکا کے کھڑے ہوتے ہیں، انکار نہیں کرتے کہ ہم دودھ نہیں دیتے یا ہمیں ذبح نہ کرو. آسانی سے پکڑ کے ان سے جیسا چاہتے ہو فائدہ اٹھاتے ہو. ہم نے ان کو تمہارے لیے مسخر کر دیا ہے. وَلَهُمْ فِيهَا مَنَافِعُ وَمَشَارِبُ، اور ان کے لیے ان جانوروں میں بہت سے فائدے بھی ہیں اور پینے کی چیز بھی ہیں. منافع میں سواری اور غذا کے علاوہ بہت سے اور فائدوں کی طرف اشارہ ہے. ان کی کھال، بال، ہڈی، ان کے بول و براز، ہر چیز سے لوگ فائدہ اٹھاتے ہیں. حتیٰ کہ ان کا خون جو ہوتا ہے اس کو بھی کہتے ہیں کہ زمین میں ڈالے تو زرخیز ہوتی ہے زمین زیادہ. وَلَهُمْ فِيهَا مَنَافِعُ، انسانوں کے لیے ان جانوروں میں بہت سے فائدے ہیں. اور پھر آپ دیکھیں کہ سائز میں عموماً یہ انسان سے بڑے بھی ہوتے ہیں، طاقتور بھی ہوتے ہیں. مثلاً آپ دیکھیں گھوڑے کو ایک دو لتی مارے انسان کہاں جائے، اٹھا پھینکے نیچے کیا بنے. بھینس میں کتنی طاقت ہوتی، ایک ٹکر مارے تو انسان نیچے جا گرے. اسی طرح بکری ایک سینگ مارے. تو یہ سارے جانور دوڑنے میں، طاقت میں، اپنے قوت میں انسان سے زیادہ صلاحیت رکھتے ہیں ان چیزوں کی. لیکن اللہ نے کس طرح انسان کے لیے مسخر کر دیا کہ انسان آرام سے فائدہ اٹھا لیتا. اور دیکھیں جب دودھ دونے کا عمل ہوتا ہے، اگر جانور ٹک کے کھڑا ہی نہ ہو کہاں سے دودھ لیں گے آپ؟ گرو بھاگنا شروع کر دیا، آگے رکے ہی نہ، پکڑا ہی نہ جائے. اونٹ کو آپ دیکھیے کتنا اونچا ہے، کس طرح بےچارا بیٹھ جاتا ہے، آپ اس کو لاد دیتے ہیں پھر اٹھ کے کھڑا ہو جاتا ہے، ورنہ وہ ایک دفعہ ہلے جلے سب کو نیچے گرا دے. اسے ایسا نہیں کرتا، برداشت کرتا ہے انسان کے بوجھ کو. تو بھاری بھاری پتھر اور کیسی کیسی بار برداری کا کام ان سے لیا جاتا ہے، کتنے فائدے اٹھاتے ہیں ہم ان سے. اور پھر سواری کے کام بھی آتا ہے اور پھر دودھ بھی پلاتے ہیں. وہ مشارب، اونٹ اور گائے بھینس وغیرہ، ان سے دودھ بھی پینے کو ملتا ہے. اور یہ مشرب نہیں کا مشارب، کیونکہ دودھ سے پھر آگے کئی ڈرنکس بنتے ہیں، لسی، ملک شیک اور معلوم نہیں کیا کچھ طرح طرح کی نعمتیں. پھر کریم سے آپ دیکھیں کیا کچھ بنتا ہے. افلا یشکرون، وہی بات جو پیچھے دہرائی گئی ابتدا میں، شکر ادا نہیں کریں گے، اللہ کو یاد نہیں کریں گے جس نے یہ سب کچھ انہیں دیا. اگر یہ جانور دودھ پیدا نہ کریں تو جانوروں کے علاوہ کوئی اور ذریعہ ہے ایسا دودھ لانے کا؟ ٹھیک ہے لوگوں نے مختلف طرح کے ویجیٹیبلز وغیرہ سے پاؤڈرز تیار کر کے ان کو گھول کے انسانوں کو پلایا دودھ کے نام پہ، لیکن ان کے اندر نہ تو وہ غذائیت ہے اور نہ ہی وہ فائدہ اور نہ ہی وہ ٹیسٹ اور خوشبو اور مزہ اور وہ ساری غذائیت ہے جو کہ عموماً ہمیں دودھ سے ملتی ہے، مکمل غذا ہے. واتخذوا من دون اللہ آلہا، اس رب کو چھوڑ کر جس نے اتنا کچھ ان کو دیا انہوں نے اوروں کو الہ بنا رکھا ہے. لعلهم ينصرون، شاید کہ وہ مدد دیے جائیں گے، یعنی اوروں پہ بھروسہ کرتے ہیں کہ وہ ان کے کام آئیں گے. لا یستطیعون نصرهم، نہیں وہ استطاعت رکھتے ان کی مدد کی، اللہ کے سوا کوئی نہیں جو تمہاری مدد کر سکے، ان میں طاقت ہی نہیں، استطاعت ہی نہیں، ان کے بس میں ہی نہیں. اب اگر کل کی آیات کو ذہن میں رکھیں کہ کائنات کے اندر کیسے بڑے بڑے اجرام فلکی ہیں جن کو انسان نے دیکھا نہیں، ہم نے اپنی نیکڈ آئی سے جوپیٹر کو تو نہیں دیکھا ہوا، کل تک تو پتہ بھی نہیں تھا کہ یہ بھی کوئی بلا ہے، یہ بھی نہیں پتہ تھا زمین گھوم رہی ہے. اللہ تعالیٰ نے اتنا پیسفل اس کو بنایا کہ ہمیں خبر ہی نہیں ہوئی کہ یہ گھومتی بھی ہے، چلتی بھی ہے، موو کر رہی ہے ہر وقت، اور ایک اکہری نہیں دوہری حرکتیں ہیں اس کی، فرزبی کی طرح اپنے ایکسس پہ بھی گھوم رہی ہے اور پھر آربٹ میں بھی جا رہی ہے، بیٹھ رہی ہے، مزے سے بیٹھے ہیں، ہم نہ ہلے تو یہ نہیں ہلتی. تو جس رب نے یہ بنایا، کیا اس کے اس بنانے میں، تخلیق میں کوئی اور شریک تھا؟ نہیں تھا نہیں، اور ہو سکتا بھی نہیں، اس لیے کہ سارے تو اس پہ چمٹے بیٹھے ہیں. یہ کس وقت گئے تھے اللہ تعالیٰ کے پاس کوئی مشورہ ہی دینے کے لیے؟ فرمایا جب وہ تخلیق کے کام میں شریک نہیں تو پھر تمہاری مدد کہاں سے کر سکتے ہیں. وَهُمْ لَهُمْ جُنْدٌ مُحْضَرُونَ، اور وہ ان کے لیے حاضر باش لشکر بنے ہوئے ہیں. جند کہتے ہیں لشکر کو، یہاں بتوں کے حمایتی مراد ہیں یا ان کی مداست کرنے والے، یعنی جن بتوں کو یہ معبود سمجھتے ہیں وہ ان کی کیا مدد کریں گے، وہ تو اپنی مدد سے قاصر ہے، یا جن انسانوں کو یہ اپنا مددگار سمجھتے ہیں، الہ بنائے ہوئے ہیں، وہ ان کی کیا مدد کریں گے، وہ تو اپنی ضروریات میں دوسرے انسانوں کے محتاج ہیں. کوئی فصل لگائے تو ان کو کھانا ملے، کوئی کھانا بنائے تو ان کے پیٹ بھرے. تو یہ انسانوں کو سمجھتے ہیں کہ وہ ان کے کام آئیں گے یا ان کی مدد کریں گے، انہیں فائدہ پہنچائیں گے؟ ہرگز نہیں. فلا يحزنك قولهم، بس ان کی باتیں آپ کو قطن غمگین نہ کریں، لا تحزن، غم نہ کرو، ان کی باتیں غمگین نہ کریں. انا نعلم ما يسرون وما يعلنون، بے شک ہم جانتے ہیں جو کچھ وہ چھپاتے ہیں اور جو کچھ وہ ظاہر کرتے ہیں، جو بولتے ہیں اور جو دل میں رکھتے ہیں. اولم ير الانسان، کیا انسان نے دیکھا نہیں، کیا انسان نے غور نہیں کیا، انسان کو معلوم نہیں؟ انا خلقناه من نطفه، کہ ہم نے اس کو ایک نطفے سے بنایا. فاذا هو خصيم مبين، تو پھر وہ صریح جھگڑالو بن کے کھڑا ہو گیا. یعنی انسان کی حقیقت کیا کہ سنگل سیل سے بنا ہے، جو بالکل بے جان سی چیز تھا، پھر اللہ نے اس میں روح پھونکی اور وہ دوسرے جانوروں کی طرح چلنے پھرنے کے قابل ہوا، کھانے پینے لگا، پرورش پانے لگا، بڑھنے لگا، اس کی گروتھ ہوئی، اسے عقل و فہم ملی، بات کرنا سیکھی، بحث کرنا آئی، بہت سی قابلیتیں اس کے اندر پیدا ہوئیں جو دوسرے جانداروں کے پاس نہیں تھی. لیکن یہ ساری قابلیتیں حاصل کرنے کے بعد وہ جھگڑے بھی کیا کرنے لگا، اللہ کے وجود میں، اللہ کے احکام میں. ہے نا حیرت کی بات، اس وقت میرے سامنے ہائیلی ایجوکیٹڈ اور ٹیلنٹڈ اور پڑھے لکھے لوگوں کی تصویر آ رہی، جو اللہ کے دیے ہوئے سارے ٹیلنٹس کو استعمال کر کے پھر اللہ تعالیٰ ہی کی باتوں کا مذاق اڑاتے ہیں یا اس کے خلاف بحثیں کرتے ہیں اور حجتیں کرتے ہیں، اور جن کے پاس جتنا علم ہوتا ہے اتنی ہی زیادہ وہ حجت بازی کرتے ہیں. اللہ تعالیٰ فرماتے ہیں انسان نے غور نہیں کیا وہ تھا کیا چیز، ایک سیل، اور گروتھ کرتے کرتے کرتے جب وہ اپنی پوری قابلیت کو پہنچا تو خدا کے بارے میں جھگڑنے لگا اور کھلم کھلا بیٹھ کے بحثیں کرنے لگا، اور اس کے بھیجے ہوئے دین کا مذاق اڑانے لگا، اس کے بھیجے ہوئے پیغمبر پہ باتیں کرنے لگا، خصیم مبین بن کے اٹھا. ایسا تکبر. وضرب لنا مثلا، اور ہمارے لیے مثالیں بیان کرنے لگا. ونسی خلقہ، اور اپنی تخلیق بھول گیا. ضرب لنا مثلا، ضرب مثال کس لیے آتا ہے؟ ایک تو کوئی حکمت کی بات بیان کرنے کے لیے، اور اگر ایسا موقع نہ ہو تو کسی پہ طنز یا پھپتی کسنے کے لیے بھی آتا ہے. یہاں دوسرے مفہوم میں استعمال ہوا ہے، یعنی ہم پہ باتیں بنانے لگا اور اپنی پیدائش کو بھول گیا. یعنی احمقانہ حرکت وہی کر سکتا تھا جو اپنی حقیقت بھول گیا، اپنی ابتدا بھول گیا. بحثیں کیا کرتا ہے؟ قال من یحیی العظام وهی رمیم، کہتا ہے یہ پرانی ہڈیوں کو کون زندہ کرے گا جبکہ وہ بہت پرانی ہو چکی ہوں گی. ہڈیوں کو بوسیدہ ہونے کے بعد کون زندہ کرے گا؟ قل یحییھا الذی انشأھا اول مرہ، कह दीजिए इन्हें वही जिंदा करेगा जिसने पहली बार इन्हें पैदा किया था। वह हुआ बिकुल खल्क नाली, और वो तखलीक का हर काम जानता है, यानी जिसने एक हकीर नुक्ते से ये इंसान बना खड़ा किया, उसके लिए कुछ मुश्किल नहीं कि वो दोबारा भी बना ले। इसके बारे में एक हदीस भी आती है, एक शख्स ने मरते वक्त वसीयत की कि मरने के बाद उसे जलाकर उसकी आधी राख समुन्दर में बहा दी जाए, आधी राख तेज हवा में उड़ा दी जाए, यानी खुश्की में मिला दी जाए। तो जू ही उसके बच्चों ने ऐसा किया, उसके मरने के बाद उसे जला के उसकी राख को उड़ाया और बहाया, अल्लाह ताला ने हवा के फरिश्तों को हुक्म दिया एक एक जर्रा ले आओ, समुन्दर के फरिश्तों को हुक्म दिया कि एक एक जर्रा समेट लाओ, और उसी वक्त उसे बना के दोबारा हाजिर कर लिया। उसे जिंदा करके पूछा, तूने ऐसा क्यों किया? उसने कहा, तेरे खौफ से। तो अल्लाह ताला ने उसे माफ कर दिया। तो मरते वक्त उसके दिल में अल्लाह का खौफ था कि अल्लाह मेरा हिसाब ना ले सके, पर अपनी नासमझी में उसने ऐसी वसीयत की। लेकिन इससे सबक क्या मिलता है कि अल्लाह ताला के लिए जर्रों को जोड़ के इंसान बनाना तो कुछ भी मुश्किल नहीं, जिसने एक जर्रे से पूरा इंसान बनाया उसके लिए बिखरे हुए जर्रों को इकट्ठा करना, जोड़ना और उन्हें फिर इंसान की शक्ल में ले आना आखिर क्यों मुश्किल हो। असल बात यह है कि ये सारी हिज्जतें वो करते हैं जिनकी अकल इतनी छोटी है कि उनको समझ ही नहीं आती ये बात कि पहली दफा की तखलीक कैसे मुमकिन हुई। बहुआ बिकुल खल्क़िन अलीम, वो तखलीक का हर काम जानता है। एक और जगह पर आता है, अला यालमु मन खलक, क्या वो न जानेगा जिसने पैदा किया? वहुवा लतीफुल खबीर, हालांकि वो बारीक बीन बाखबर है। सूरत अल मुल्क में आता है, अल्लज़ी जअल लकुम मिन अश्शजर अल अख़दर नारा, वो जिसने सब दरख्त से आग पैदा की, यानी दरख्त को पानी से पैदा किया और फिर आखिर में उसे ईंधन बना के उससे आग जलाई, यानी आगाज पानी से और इंतहा आग से हुई, और ये दोनों चीजें एक दूसरे की बिल्कुल जिद हैं। अल्लज़ी जअल लकुम मिन अश्शजर अल अख़दर नारा, सरसब्ज दरख्त से आग भड़क उठी। अब देखिए, आग और पानी दोनों एक दूसरे की जिद है, अपोजिट है, दुश्मन है। पानी आग को बुझा देता है और आग पानी को भाप बना के उड़ा देती है, दोनों एक दूसरे को बाकी नहीं रहने देते। लेकिन जहां अल्लाह का हुक्म हो, अल्लाह ताला उनसे जो चाहे काम ले। अब आप देखें कि अगर आग में ताकत है कि पानी को भाप बना के उड़ा दे और पानी में ताकत है कि आग बुझा दे, तो अल्लाह ताला के लिए क्यों मुश्किल है कि वो मरे हुए इंसान को दोबारा जिंदा न कर सके। इस आयत की तफसीर एक और तरह भी की जाती है, और वो क्या है कि अरबों के यहाँ दो दरख्त हैं, मरख और इसार नाम के, उनकी लकड़ियां अगर आपस में रगड़ी जाए जैसे चकमाक का पत्थर रगड़ा जाता है तो उसमें से भी आग फूटती थी। तो इज़ान तुम मिनहु तूफिदून, तो उसकी तरफ भी इशारा है, यानी उस नेमत की तरफ कि जिस रब ने दरख्तों से आग पैदा कर दी, जबकि दरख्त जिंदा होते हैं, पानी वाले होते हैं, तो उसके लिए क्या मुश्किल है कि वो मुर्दा इंसान को दोबारा जिंदा कर ले। अवलैसल्लज़ी खलक़ अस्समावाति वल-अर्ध बिक़ादिरिन अला अन यख़लुक़ मिस्लहुम, क्या भला वो ज़ात, क्या भला वो हस्ती, क्या भला वो रब जिसने आसमान और जमीन को तख्लीक किया, इस बात पे कादिर नहीं हो सकती कि इन जैसों को पैदा कर दे जिसने पूरी जमीन बनाई, बेशुमार सितारे सैयारे बनाए जिनकी वुसअत का तुम अंदाजा भी नहीं कर सकते, क्या उसके लिए ये मुमकिन नहीं कि मरे हुए इंसानों को दोबारा पैदा कर दे? हालांकि आसमान और जमीन का पैदा करना बहुत बड़ा काम है, जैसे कि सूरत अल-मुमिन की आयत नंबर 57 में आता है, लखल्कु समावाति वल अर्द अकबर मिन खल्क़िन नास, आसमान और जमीन की पैदाइश इंसानों की पैदाइश से ज्यादा मुश्किल काम है, ज्यादा बड़ा काम है। तो जिसने आसमान और जमीन बना लिए उसके लिए कुछ मुश्किल नहीं कि इन इंसानों को दोबारा बना सके। बला वहु अल खल्लाकुल अलीम, क्यों नहीं बना सकता, वो तो बहुत जबरदस्त खालिक है। खल्लाक फ़ाल के वजन पर मुबालगे का सीगा कि जानने वाला माहिर खल्लाक है, उसके लिए बनाना क्या हैसियत रखता है? इन्नमा अमरुहु इज़ा अरादा शैअन अन यकूल लहू कुन फयकून, उसका हुक्म तो जब वो किसी चीज को बनाने का इरादा करता है बस इतना ही होता कि हो जा, और वो हो जाती है। यानी उसकी शान तो इतनी बुलंद है, इतनी अजीम है कि कुन कह के हर चीज को बना सकता है, तो फिर मरे हुए इंसानों को जिंदा करना उसके लिए क्यों मुश्किल हो? यानी कोई शख्स इस गलत फहमी में न रहे कि अल्लाह ताला के लिए तखलीक का काम मुश्किल है या दोबारा जिंदा करने का काम मुश्किल है। ये हमें मुश्किल लगता है ना कि छोटी सी भी चीज बनानी हो तो कहते हैं मिस्त्री को बुलाओ, प्लम्बर को बुलाओ, इसको बुलाओ, उसको बुलाओ, एक हंगामा होता है तामीर में। कभी तामीर होती देखी? और एक लंबा इंतजार होता है, और जो जितना बड़ा ह्यूज अच्छा सॉलिड काम होता है उसको उतनी ज्यादा देर लगती। फिर अल्लाह ताला के लिए ये फासले कोई अहमियत नहीं रखते हैं। इन्नमा अमरुहु इज़ा अरादा शय्यन अन यकूल लहू कुन फयकून। इसको आप एक और तरह से भी समझ सकते हैं कि जैसे किसी कारखाने को अगर आपने कभी देखा हो तो बड़ी बड़ी मशीनें लगी हुई होती है ना, तो मशीनें अपनी अपनी जगह पर खड़ी होती हैं। जो ही आप पावर ऑन करते हैं तो हर चीज चल पड़ती है, पूरे पूरे बड़े कारखाने चल पड़ते हैं। तो ये बटन ऑन करना क्या है? कुन। अगर इंसान ने एक छोटा सा ऐसा नक्शा कुन का बना लिया है तो अल्लाह ताला की पूरी कायनात की तखलीक में आखिर एक कुन से क्यों नहीं सब कुछ बन सकता? ये अमरे महाल क्यों लगता है तुमको? सुब्हानल्लज़ी बियदिही मलकूतु कुल्लि शैइन। बस पाक है वो जात जिसके हाथ में हर चीज की बादशाहत है। मलकूत इख्तियार और इक्तदार के लिए आता है, जैसे जबरुन से जबरूत, मुबालगे का सीगा है ये, मुल्क से। पाक है वो जात जिसके हाथ में पूरी कायनात की बादशाहत है। वो इन्हें ही तुर जाऊं, और ये है असल सबक जिसे भूलना नहीं, तुम सबको वही वापस जाना है। अल्लाह ने ये दुनिया अबस बेकार नहीं बनाई, अपनी इबादत के लिए तुमको पैदा किया, तुम्हें वापस जाना है और बताना है कि इबादत की या नहीं की। तुम समझते हो कि मट्टी में मिलके हमेशा के लिए खात्मा हो जाएगा? हरगिज नहीं। लौटाओ उसकी तरफ, पलटाओ इससे पहले के लौटा दिए जाओ, और लौटना तो है ही। और फिर वो लौटना ऐसा है कि जिसमें तुम्हारे अच्छे बुरे दोनों तरह के आमाल की जजा दी जाएगी। وآخر دعوانا أن الحمد لله رب العالمين سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك والسلام عليكم ورحمة الله وبركاته إن هو إلا ذكر وقرآن مبين لينذر من كان حيا ويحق القول على الكافرين أولم يروا أنا خلقنا لهم مما عملت أيدينا أنعاما فهم لها مالكون وذللناها لهم فمنها ركوبهم ومنها يأكلون ولهم فيها منافع ومشارب أفلا يشكرون واتخذوا من دون الله آلهة لعلهم ينصرون لا يستطيعون نصرهم بلى وهو